बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल आकाशको तारा झार्थे जवानीमा आकाशको तारा झार्थे जवानीमा मै हुँ भन्ने बसमा पार्थे जवानीमा एउटा कानले सुन्दै अर्को कानले फाल्दै एउटा कानले सुन्दै अर्को कानले फाल्दै आमा बाका कुरा टार्थे जवानीमा आकाशको तारा झार्थे जवानीमा हरेक तिथि हेर्दै काम गर्छु अहिले हरेक तिथि हेर्दै काम गर्छु अहिले के को औँसी पुर्ने बार्थे जवानीमा आकाशको तारा झार्थे जवानीमा बुढेउलीले छोयो अहिले पो हजुर बुढेउलीले छोयो अहिले पो हजुर कम्ता गुड्डी मैले नार्थे जवानीमा आकाशको तारा झार्थे जवानीमा पहिलेदेखि एउटै दुखेसो छ मनमा पहिलेदेखि एउटै दुखेसो छ मनमा यही जिन्दगीसँग हार्थे जवानीमा आकाशको तारा झार्थे जवानीमा मै हुँ भन्ने बसमा पार्थे जवानीमा रामेछाप कठजोर छ स्थायी निवास भई हाल मलेसिया रहँदै आउनुभएका कुमार श्रेष्ठ यात्रीको गजल थियो यो यसलाई वाचन गरेँ मैले यो गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको राज्य प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा तपाईँका रात्रिगन्थन शैलीका पत्र र गजलहरूको वाचन सँगसँगै सुमधुर नेपाली गजलहरूको साङ्गीतिक कुशचेलीहरू प्रस्तुत गर्नेछु। कार्यक्रमको सुरुवातमा म राख्दैछु यो गजल। यो निकै पुरानो गजल पनि हो र यसमा एउटा काफियामा समस्या छ तर यसलाई हामीले गजलकै रूपमा लिँदै आएका छौँ। रामकृष्ण ढकालको स्वर अनामिकाको शब्द र दीपक जङ्गमको सङ्गीतमा मिठा मिठा कुरा सबै सुनाइदिन्छु। मिठा मिठा कुरा सबै सुनाइदिऊ कि हजुर मिठा मिठा कुरा सबै सुनाइदिऊ कि हजुर कहिले हँस्ने कहिले रुने बनाइदिऊ कि हजुर मीठा मीठा कुरा सबै सुनाइदिऊ कि हजुर मीठा मीठा कुरा सबै सुनाइदिऊ कि हजुर कहिले हँस्ने कहिले रुने बनाइदिऊ कि हजुर मीठा मीठा कुरा सबै सुनाइदिऊ कि हजुर सुनाइदिऊ कि हजुर मुस्कान मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो हमरो यो पल यो साथ मीठो बनाई दूँ कि हजूर हमरो यो पल यो साथ मीठो बनाई दूँ कि हजूर कैले हंसने कैले रुने बनाई दूँ कि हजूर मीठा मीठा पूरा सबै सुनाई दूँ कि हजूर मीठा मीठा पूरा सबै सुनाई दूँ कि मलाई चुनौती नै दिन्छन् यी नारीहरू मलाई चुनौती नै दिन्छन् यी नारीहरू जब आपसमा लड्छन् सासु बुहारीहरू बुढीआमा पाल्छु र श्रीमती पाल्छु भनेर बुढीआमा पाल्छु र श्रीमती पाल्छु भनेर म उठाउँदैछु कैयौं दुःखका भारीहरू जब आपसमा लड्छन् सासु बुहारीहरू घरद्वार विहीन छन् माग्दै छाक टार्छन् घरद्वार विहीन छन् माग्दै छाक टार्छन् अझै पनि सन्तुष्ट देखिन्छन् भिखारीहरू जब आपसमा लड्छन् सासु बुहारीहरू जीवन गुजार्न एउटा ढुङ्गा पुज्दै बसेर जीवन गुजार्न एउटा ढुङ्गा पुज्दै बसेर आफैलाई धिमान ठान्छन् पुजारीहरू जब आपसमा लड्छन् सासु बुहारीहरू म आफ्नै पीरले चिन्तित भइबसेको छु म आफ्नै पीरले चिन्तित भइबसेको छु मलाई नदेखाऊ तिम्रा दन्तद्वारीहरू मलाई चुनौती नै दिन्छन् यी नारीहरू जब आपसमा लड्छन् सासु बुहारीहरू डोटी गैरागाउँ पाँच स्थायी निवास भएका मानबहादुर बोहरा डोटेली जो हाल भारतको रायगढमा रहँदै आउनुभएको छ उहाँको गजल मैले वाचन गरेर सुनाएको थिएँ मसँग यो गजलको वाचन सँगसँगै रात्रिगन्थन शैलीको एउटा पत्र र गजल पनि लेखिएको छ गजल त्यति राम्रो बन्न सकेको छैन कृपया प्रयास गर्नुहोला गजल शैलीमा चाहिँ आएको छ तपाईँको पत्र कसैलाई सन्देश जस्तो लागेर म यसलाई वाचन गर्दैछु देवीलाल पौडेल लुङ्खु देउराली गाविस वडा नम्बर 2 बोधबारी पर्वत जिल्ला उहाँको स्थायी ठेगाना र उहाँ लेख्नुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत हाम्रो पहिलो भेट भएको थियो जब बिस्तारै फोनमा सम्पर्क हुन थाल्यो सम्बन्ध अझै नजिक बन्दै गयो दुर्भाग्य त्यही थियो कि समयले हामीलाई ढिला भेट गराएछ पछिल्लो पटक फोनमा कुरा गर्दा गर्दै गुडबाई पनि भन्न नपाई अचानक सम्पर्क विहीन भएपछि तिमीलाई जति नै पटक फोन लगाउने प्रयत्न गरे पनि फोन लाग्न सकेन विज्ञानले हाम्रो भावनालाई घात गर्यो भनौँ भने पनि अर्कै अर्थ लाग्न सक्ला जब च्याट मार्फत तिमीसँग अर्को नम्बर मागेको थिएँ केवल गुडबाई भन्नको लागि तब तिमीबाट नम्बर पाउन नसकेपछि आज बुलबुल मार्फत गुडबाई भन्न चाहन्छु यो गजलको साथमा जहाँ रहे पनि जसरी रहे पनि सदा सदा तिम्रो खुसी चाहने एकान्ति देवीलाल पौडेल लुङ्खु देउराली गाविस वडा नम्बर 2 बोधबारी पर्वत नेपाल हाल युनाइटेड अरब इमिरेट्स अबुधाबी अल्पाइनबाट लेख्नुहुन्छ र गजल लेख्नुहुन्छ व्यर्थै मनमा सुन्दर सपना सजिएको हुन्छ कल्पनाको महल आखिर भत्किएको हुन्छ साथ दिन छोडेपछि समयले पनि असफलतातिरै पाइला मोडिएको हुन्छ गुम्साएर पीडाहरू हाँसिदिन्छु तर मुटुभित्र लागेको चोट बल्झिएको हुन्छ देवीलाल पौडेलको यो पत्र र गजल मैले वाचन गरेर सुनाएँ अब मसँग लक्ष्मण मिलन विष्टको एउटा गजल छ जो अछामका हुनुहुन्छ र हाल मुम्बई रहनुहुन्छ उहाँको गजल यस्तो छ आखिर कसले राखिदियो फूल चिहानमाथि आखिर कसले राखिदियो फूल चिहानमाथि डुलिरहेछ भमराको हुल चिहानमाथि कफन ओडाइएको छ अक्षता छर्किएर कफन ओडाइएको छ अक्षता छर्किएर फरफराइरहेछ रातो तुल चिहानमाथि डुलिरहेछ भमराको हुल चिहानमाथि एउटा पार्थिव शरीर देखिन्छ कफनभित्र एउटा पार्थिव शरीर देखिन्छ कफनभित्र झिङ्गा रुँदैछन् देखेर झुल चिहानमाथि डुलिरहेछ भमराको हुल चिहानमाथि अन्तिम श्रद्धाञ्जली दिनका लागि भनेर अन्तिम श्रद्धाञ्जली दिनका लागि भनेर गुलाब बोकी आइन बुलबुल चिहानमाथि डुलिरहेछ भमराको हुल चिहानमाथि आँखा खुल्लै राखेको छु तिम्रो प्रतीक्षामा आँखा खुल्लै राखेको छु तिम्रो प्रतीक्षामा बिन्ती नखसाए आँसुको मूल चिहानमाथि आखिर कसले राखिदियो फूल चिहानमाथि डुलिरहेछ भमराको हुल चिहानमाथि

कति छर्छस् भेट्नेहरू भन्छन् हो माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाकी बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल भन कुन जुनीको बदला लिइरहेकी छौ भन कुन जुनीको बदला लिइरहेकी छौ किन यसरी चोट र पीडा दिइरहेकी छौ शिर उठाएर हिँड्न गाह्रो भइसक्यो मलाई शिर उठाएर हिँड्न गाह्रो भइसक्यो मलाई तिमी पानीमाथि ओभानो बनेर हिँडिरहेकी छौ किन यसरी चोट र पीडा दिइरहेकी छौ मलाई याद छ ती पलहरूको ती क्षणहरूको मलाई याद छ ती पलहरूको ती क्षणहरूको बिर्सिसक्यो कि तिमीले सम्झिरहेकी छौ किन यसरी चोट र पीडा दिइरहेकी छौ मेरो गन्तव्य मृत्युको मुखमा पुग्न थाल्यो मेरो गन्तव्य मृत्युको मुखमा पुग्न थाल्यो तिमी आँगनमा जन्तीहरू अन्मिरहेकी छौ भन कुन जुनीको बदला लिइरहेकी छौ किन यसरी चोट र पीडा दिइरहेकी छौ जाजरकोटको मङ्सिरी खगेनकोट नौबाट टिकाराम सिंहले पठाउनु भएको गजल थियो यसलाई वाचन गरेर सुनाएँ मैले अब मेरो हातमा एउटा पत्र छ बुलबुलमा नियमित जस्तै पठाइरहनुहुन्छ छ महिना नौ महिना छ सात आठ महिनाको बीचमा र नाम उल्लेख गर्न चाहनुहुन्न एकजना बुलबुलियन जसले आफ्नो नामविहीन पत्र यसरी लेखेर पठाउनु भएको छ रातको शून्यतालाई चिर्ने औजार छैन मसँग नत्र म यो निरस रातको कठोर शून्यतालाई ध्वस्त पारिदिन्थे र कोर्ने थिएँ एउटा सुन्दर बिहानी हर रात म नयाँ बिहानीको कल्पना गर्दै निदाउने प्रयत्न गर्छु तर मेरो रातको त्यो नयाँ बिहानी कहिल्यै हुँदैन दिन प्रतिदिन मेरो जीवन मसँग कठोर बन्दैछ यो घर यहाँका भित्ताहरू हरेक दिन मेरा लागि कुनै युद्धभूमि जस्तै भइदिन्छन् अनि यी आफ्ना चाहिँ लाग्ने पराई अनुहारहरू मेरो अस्तित्वको विरुद्धमा उभिएका दुश्मन युद्ध सकिन्छ युद्ध फेरि दोहोरिन्छ म फेरि दोषी साबित हुन्छु मैले सुधार भूल गर्नै पर्छ म मौन हुन्छु मनमनै अघोषित आन्दोलन चल्छ आँधी हुरी बम बारुद सारा विध्वंस म मनमनै मच्छाउँछु मेरो घृणाको पराकाष्ठाले सारा सीमा नाग्न थाल्छ सुयोगवीर बस यति हो मेरो कहानी सुयोगवीर तिमी मलाई घरिघरि म को हुँ भनी चिन्नलाई घचघचाइरहन्छौ कति कति बेला त म आफै साँच्चै आफूलाई विशेष ठान्न थाल्छु जब म तिम्रो बारेमा सोचिरहन्छु प्रेम मलाई सुन्दर लाग्छ फूललाई हातभरि लिएर मुस्काउन मन लाग्छ गुनगुनाउँदै घरभरि यताउति गर्न मन लाग्छ पहिले बेमतलबका चाहिँ लाग्ने सिनेमाका गीतहरूमा नयाँ मतलब पाउन थाल्छु म बिना कारण हाँसिदिन्छु र फेरि हठात कसैको रुखो बोलीले मेरो सारा उत्साह उमङ्ग त्यसै विलिन हुन्छ र यथार्थताको कुरूपता मेरो अघि सर्वाङ्ग उभिदिन्छ यो कुरूपतालाई थोरै भए पनि सुन्दर बनाउने यत्नमा म जुटिरहन्छु मलाई घरिघरि लाग्छ यो सिलसिला यहीँ छोडिदिउँ र समाप्त गरिदिउँ सारा सपनाहरू सारा धड्कनहरू र ती सपनाहरूमा भरिएका सारा काल्पनिक रङहरू म कलम समाउँछु पाना पाना त्यसै कोरिरहन्छु र च्यातिदिन्छु फेरि ती च्यातिएका पानाहरूको त्यसै माया लागेर आउँछ मलाई ती कैयौँ सपनाहरूको माया लागेर आउँछ म निष्ठुर भइदिन्छु म कोमल भइदिन्छु भावनाका यस्तै अनुभूतिहरूको झोलुङ्गे पिङमा खोइ कहिलेदेखि झुल्दैछु म कहिलेकाहीँ सोध्छु छोडिदिउँ र यसै निस्किदिउँ घरको भर्याङबाट ओर्लँदै बाहिर सडकमा र सडकै सडक मिसिदिउँ मान्छे नै मान्छेको भिडमा कसैले नचिन्ने गरी यस्तै सोचाइहरूको सिलसिला म दोहोऱ्याइरहन्छु र एक किसिमको सन्तोषको झिल्को बल्छ आँखामा अनि सजिलो भयो जस्तो लाग्छ कुनै अव्यक्त आनन्द प्राप्त हुन्छ यो पत्रको बाँकी अंश म केही बेरपछि फेरि वाचन गर्छु यति बेला अर्को एउटा गजल छ मेरो हातमा यो गजल सँगसँगै सानो पत्र पनि लेख्नुभएको छ गणेश आचार्य चितवन टाँडीका गणेश आचार्यले जब म स्कुल पढ्थेँ मेरो पनि सपना थियो मास्टर गर्ने अनि राम्रो कलेजमा पढाउने पढाइ पनि राम्रै थियो तर आज आएर मेरा सपनाहरूले बाटो बिराएको भान हुन्छ न त मैले मेरो सपनालाई जिउँदो राख्न सकेँ न त पढाइलाई नै पहिले जस्तो निरन्तरता दिन आज आएर म सोच्दैछु यो सब हुनुकै पछाडि म समय वा अरू कोही कसलाई दोषी ठहराउँ। गजब छ यो समयको खेल पनि। एउटै खेलाडीसँग पनि फरक फरक खेल खेल्न खोजिरहन्छ। भन्छन् भगवान्ले सबैलाई एउटा न एउटा गुण दिएर पठाएका हुन्छन् रे। म यो कुरामा अनभिज्ञ छु कि म चाहिँ कुन कामको लागि पठाइएको। उसले पनि त मैले जस्तै चाहेको हुनुपर्छ। उसले पनि त मैले जस्तै चाहेको हुनुपर्छ। त्यसैले त पाइलै पछि चोट खाएको हुनुपर्छ। आफन्तीहरूदेखि निकै डराउँछ रे ऊ अचेल। आफन्तीहरूदेखि निकै डराउँछ रे ऊ अचेल। सायद आफ्नोबाट चोट पाएको हुनुपर्छ। त्यसैले त पाइलै पछि चोट खाएको हुनुपर्छ। जहिले पनि एकान्तमा बरबराउँछ भन्ने सुन्छु। जहिले पनि एकान्तमा बरबराउँछ भन्ने सुन्छु। पक्कै उसले कसैसँग दिल लगाएको हुनुपर्छ। त्यसैले त पाइलै पछि चोट खाएको हुनुपर्छ। भित्रभित्रै पीरको आगोमा बलिरहेछ सुन्छु। भित्रभित्रै पीरको आगोमा बलिरहेछ सुन्छु। खुसी देखिन्छ आँसुले नै निभाएको हुनुपर्छ। उसले पनि त मैले जस्तै चाहेको हुनुपर्छ। त्यसैले त पाइलै पछि चोट खाएको हुनुपर्छ। चितवन टाढीका गणेश आचार्य सहयोगी मित्रको यो गजल वाचनपछि अब फेरि साङ्गीतिक गजल राख्दैछु म। राज सिग्देलको स्वर, चण्डीप्रसाद ढकालको शब्दमा। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। साप मप साम ग म साग सानी साप हानी साग हे उजते रही यहारे रही नतीजा आफै तीर पारेर गई। उजते र गई यहारे र गई नतीजा आफै तीर पारेर गई। हिजो निम्ता दी बस्न दिलमा हिजो निम्ता दी बस्न दिलमा आज काले तारले बारेर गई। उजतेर गई यहारेर गई नतीजा आफै तीर पारेर गई। प्रीतको एउटा फुल थियो बगैँचामा प्रीतको एउटा फुल थियो बगैँचामा आकाशबाट सिन हारेर गई। आकाशबाट सिन हारेर गई बाँदैका थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई। उजतेर गई यहारेर गई नतिजा आफै तीर पारेर गई। टारेर गई उजतेर गई यहारेर गई नतीजा आफै तिर पारेर गई पुजतेर गई यहरेर गई नतिजा आफै तिर पारेर गई हिजो निम्ता दिए बस्न दिलमा हिजो निम्ता दिए बस्न दिलमा आज काडे तारले पारेर गई पुजतेर गई यहरेर गई नतिजा आफै तिर पारेर गई नतिजा आफै तिर पारेर गई नतिजा आफै तिर पारेर गई त्यो समय फेरिएर नयाँ साल भएको छ त्यो समय फेरिएर नयाँ साल भएको छ देशको भने अझै पनि उही हाल भएको छ खरायोको रफ्तारमा बाँकी सबै चल्दैछन् खरायोको रफ्तारमा बाँकी सबै चल्दैछन् हाम्रो भने कछुवाको जस्तै चाल भएको छ देशको भने अझै पनि उही हाल भएको छ बनाउन संविधान गएका सबै नेताहरू बनाउन संविधान गएका सबै नेताहरू सत्ता भत्ता पकाउने सबका ताल भएको छ देशको भने अझै पनि उही हाल भएको छ धर्मकर्म कोही कोनी कसैलाई ख्याल छैन धर्मकर्म केही कोनी कसैलाई ख्याल छैन जसरी नै कमाउने त्यही माल भएको छ देशको भने अझै पनि उही हाल भएको छ आफ्नो काम आफै गर्ने नभएर नै आनी बानी आफ्नो काम आफै गर्ने नभएरै आनी बानी परदेशमा भर पर्ने यो नेपाल भएको छ त्यो समय फेरिएर नयाँ साल भएको छ देशको भने अझै पनि उही हाल भएको छ दोलखा भीमेश्वर नगरपालिका दुईका निर्मल श्रेष्ठको गजल थियो यो यो पछि अर्को एउटा गजल वाचन गर्छु म र अघि मैले थाती राखेको पत्रको बाँकी अंश वाचन गर्छु अबको गजल सुमी प्रकृतिको छ कान्तिपुर इन्टरनेसनल कलेज लुबु ललितपुर उहाँले आफ्नो ठेगाना लेखेर पठाउनु भएको छ उहाँको गजल यस्तो छ छातीभित्र भेटिरहन्छु र पनि मन बुझ्दैन छातीभित्र भेटिरहन्छु र पनि मन बुझ्दैन सपनीमा देखिरहन्छु र पनि मन बुझ्दैन दिलभित्र एउटा यस्तो अभाव अड्किएछ दिलभित्र एउटा यस्तो अभाव अड्किएछ जुनकै मुहार हेरिरहन्छु र पनि मन बुझ्दैन सपनीमा देखिरहन्छु र पनि मन बुझ्दैन प्राप्तिको होडमा मुटु पाए नि मान्छे भन्नेछ प्राप्तिको होडमा मुटु पाए नि मान्छे भन्नेछ मुटुमाथि टेकिरहन्छु र पनि मन बुझ्दैन सपनीमा देखिरहन्छु र पनि मन बुझ्दैन कहिले माटो कहिले मुटु नछोए झैं लाग्छ कहिले माटो कहिले मुटु नछोए झैं लाग्छ लेख्न त गजल लेखिरहन्छु र पनि मन बुझ्दैन छातीभित्र भेटिरहन्छु र पनि मन बुझ्दैन सपनीमा देखिरहन्छु र पनि मन बुझ्दैन अब अघि बाँकी रहेको पत्रको बाँकी अंश वाचन गर्दा गर्दै हामीले छोडेका थियौँ उहाँ अगाडि लेख्नुहुन्छ सुयोगवीर लेख्दा लेख्दै छुटेको पहिलो प्रेमको अधुरो हरफले जस्तै किन किन आजभोलि नजिक भएका सबै कुराहरूले एकैसाथ चिमोटे जस्तै लागिरहन्छ भावनाका सारा सम्वेगहरू बेमतलबसँग यताउति दौडिन थाल्छन् कहीं केही नपाई सबै पाए जस्तै फेरि शब्द पुगेर पनि रित्तो भए जस्तै मनको एक कुनादेखि अर्को कुनासम्म म पनि सँगसँगै बेतोडले दौडिदिन्छु पछिल्लो पटक भेटेर छोड्दा तिमीले भनेका थियौ पत्र लेख है मैले घर आएर तिम्रो यो वाक्यलाई दोहोरो पटक सम्झिएको थिएँ तर बोझिला मन लिएर त्रिभुवन विमानस्थलको वेटिङ हल बस्नु र तिम्रो सहर छोड्नु बाहेकको अर्को विकल्प नै कहाँ थियो र मैले तिम्रो सहर छोडेँ विमानको सानो झ्यालबाट ठूला अनि बिस्तारै साना हुँदै गएका घरहरू देखेँ पहाडहरू देखेँ र एकैछिनमा हराएँ म कता कता बादलका टुक्राहरूमा तिम्रा कुराहरू मिठा हुन्छन् सुनिरहौँ जस्तो लाग्ने तिमी आफ्ना कुराहरूमा घरि दार्शनिक तर्क लगाउँछौ जुन कति कति बेला म बुझ्दै बुझ्दैन र त्यसै पनि मलाई मनपर्छ म कता उभिँदैछु कहाँ टेक्दैछु कता पुग्दैछु मलाई केही पनि थाहा छैन यो दोहोरो जिन्दगी दोहोरो सपना बोकेर म हिँडिरहेछु मलाई थाहा छ यो यात्राको कुनै गन्तव्य छैन छन् त केवल मोडहरू अनगिन्ती र यो मोडहरूमा कहिले ठोकिँदै कहिले सम्हालिँदै हिँडिरहनु मेरो नियति म यसैमा खुसी छु लाग्छ यो विशाल दुनियाँको एउटा सानो कुनामा तिमी छौ यो तिमी छौ भन्ने अनुभूतिले मेरा सारा चटपटीहरू शान्त हुन्छन् मलाई जीवन फेरि सुन्दर लाग्छ मौसम चिसो छ यो चिसो मौसमसँगै सम्बन्धहरू पनि चिसिँदैछन् भोलि घाम लाग्ला मौसम तातो होला तर के यी चिसा सम्बन्धहरूको चिसोपन कम होला म अनुत्तरित छु या सायद म यसको उत्तर खोज्न नै चाहन्न तिमी बस आफ्ना अनुभूतिहरूले मलाई हरपल भिजाइरहौ। जीवनका हरेक बिम्बहरूमा म तिम्रो नाम लेखिरहौँला, तिम्रा यादहरूलाई सजीव तुलाइरहँला। तिमी केवल बाचा गर सुयोगवीर, यो मर्यादाको सीमा रेखा जो हामीले आफ्नै सहमतिमा कोरेका छौँ यसको गरिमालाई कहिल्यै भत्काउने छैनौँ। म हाम्रो अनाम सम्बन्धको मौन प्रेमलाई सदैव ढुकढुकी बनाई मुटुभित्र राख्नेछु। मलाई विश्वास छ तिमीप्रति त्यो दिन कहिले आउने छैन जहाँ हामी आफूलाई आफ्ना नजरहरू झुकाउनु नपरोस्। तिमी मेरो हौसला बनेर मेरो मुटुमा बाँचिरहौ, म सारा जीवन यसै गरी बिताइदिन्छु। यो पत्रको सन्दर्भ सँगसँगै मलाई एउटा गजल सम्झना भयो जो आजभोलि फेसबुक ट्विटरका भित्ताहरूमा पनि निकै लोकप्रिय देखेका छन् र मिडियाहरूमा पनि निकै चर्चित रहेका छन्। त्यसो त शब्द आफै पनि चर्चित छ र यसमाथि गरिएको सङ्गीत र सम्भवतः सबै थरीले साथ दिएको हुनुपर्छ। स्वर पनि प्रेम परियारको निकै दमदार स्वर भेटेको छ यो गजलले। चलचित्रमा गजलहरू प्रवेश गर्दै नगरेका गरेका थिए र पनि यो गजलले अझ महत्त्वपूर्ण स्पेस दियो चलचित्रको लागि। गजलले स्पेस पायो भनेर भन्न रुचाउँछु म बुलबुलमा यति बेला। निकै समय अगाडि सम्भवतः गएको साल भन्दा पनि करिब करिब एक साल हुन लाग्यो हामीले एउटा गजलमा सङ्गीतबारे बहस चलाएका थियौँ। प्राध्यापक डाक्टर कृष्णहरि बराल र गैरे सुरेश हुनुहुन्थ्यो त्यसमा, त्यसै गरी केशव भट्टराई हुनुहुन्थ्यो। त्यही कार्यक्रममा पनि गैरे सुरेश र कृष्णहरि बरालले यस्तो गजल आउँदै गरेको बताइसक्नु भएको थियो र केही समय अगाडि हामी कोहलपुरको यात्रामा जाँदा पनि सँगसँगै हुनुभएको थियो गैरे सुरेश र यो बन्दै गरेको सङ्गीतको टुक्रा सुनाउनु भएको थियो। आज हामीले पहिलोपटक बुलबुलमा उहाँको सङ्गीत, कृष्णहरि बराल, प्राध्यापक डाक्टर कृष्णहरि बरालको शब्द र प्रेम परियारको स्वरमा यो गजल बुलबुलमा बजाउँदैछौँ। मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन। मर्ने कसैलाई रहर हवस् त यिनै नेपाली साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका रात्रिगन शैलीका पत्रहरू र तपाईँका गजलहरूको वाचन सँगसँगै आज बुधबारको बुलबुलबाट अब हामीले विदा लिने बेला भइसकेको छ। आउँदो शनिबार फेरि बुलबुलका साथ भेटघाट हुने नै छ। तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरलवार र म प्रस्तोता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौँ। जाँदा जाँदै अर्का खाँचीको नरपानी पाँच जगतका कुमार केसीको गजल वाचन गर्दै विदा हुँदैछौँ। हिँड्न जानिएन भीरलाई दोष दिइयो, हिँड्न जानिएन भीरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो, दिन रातै ड्युटी फेसबुक हेर्ने कहिले, दिन रातै ड्युटी फेसबुक हेर्ने कहिले, गाह्रो छ भनियो जागिरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो, राम्रो केटा आए राख्दैनन् बाउले भन्थे, राम्रो केटा आए राख्दैनन् बाउले भन्थे, अर्कैले लग्यो मङ्सिरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो, प्रेमपत्र उसका उसै दिन जलाइयो सबै, प्रेमपत्र उसका उसै दिन जलाइयो सबै, अतीत भनियो तस्बिरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो, हरेक साँझ बट्टी बेहोसीमा रातभर, हरेक साँझ बट्टी बेहोसीमा रातभर, बिहान बिरामी शरीरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो, बाउको धन हुन्जेल मस्तीमै उडाइयो, बाउको धन हुन्जेल मस्तीमै उडाइयो, सडकमा आइयो तकदीरलाई दोष दिइयो, हिँड्न जानिएन भीरलाई दोष दिइयो, बिना अर्थ सोचियो पीरलाई दोष दिइयो। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।